व्यवस्थापिका संसदको पहिलो हिउँदे अधिवेशन अन्त्य। पेश भएका 24 मध्ये 22 अध्यादेश स्वीकृत। न्यायालयमा विवादास्पद व्यक्ति ल्याउन लागेको भन्दै सभासदहरूद्वारा विरोध। एक महिनाभित्र पाठ्य पुस्तकको अभाव हट्ने शिक्षा मन्त्री यादवको दावी। बजेट अभावका कारण अभाव भएको भनाई। सोभीको निर्वाचन भएर छान्ने जिकिर। नेपाल प्रेस युनियन नेपाल पत्रकार महासंघको नेतृत्वको लागि एक्लै चुनाव लड्ने उम्मेद्वारहरूको नाम तय। क्रान्तिकारी पत्रकार महासंघसँग वार्ताको प्रयास विफल। उत्तर कोरियाले विवादस्पद समुद्री सीमामा प्रत्यक्ष फायरिङ अभ्यास गर्ने। चुनावी सुरक्षालाई ध्यानमा राख्दै भारत प्रशासित काश्मीरबाट 500 भन्दा बढी युवा पक्राउ। र एसीसी प्रिमियर लीग खेल्न नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान। क्यानद्वारा प्रशिक्षक दासा नायकको करार अवधि 3 महिनाको लागि नवीकरण। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ट सँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। सहकर्मी सुजितासँगै म ध्रुवराज। आज माता तीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन आमाप्रति श्रद्धा भक्ति सम्मान र आदर गरी आशीर्वाद लिएर माता तीर्थ औंसी मनाइदिन्छ। बिहानै उठी नुहाई धुवाई गरी आफ्नै आमालाई उपहार दिई तथा मिष्टान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ। आमा नभएका नर नारीहरूले माता तीर्थ कुण्डमा पुगी स्नान गरी हरियो र शिवको दर्शन तथा पूजा गर्ने गर्दछन्। शास्त्रहरूमा प्रत्येक नर नारीले जीवनमा देव ऋण मनुष्य ऋण पितृ ऋण तिर्नुपर्ने भनिएको छ भने भगवान विष्णुले मातृ वियोगमा परेका मनुष्यलाई आजकै दिन कुण्डमा लकी आमाको मुहारको दर्शन गराएको पनि शास्त्रमा वर्णन छ। दिवंगत आमाको सम्झनामा आज देवघाट नारायणी नदीमा स्नान गरी विभिन्न मठ मन्दिरमा गई सम्झना गर्नेहरूको भीड़ लागेको छ। आमाको लागि मिठा परिकार किन्नेहरूको भीड पसलहरूमा भीड़ देखिन्थ्यो। आमालाई मिठा खानेकुरा खुवाउनको लागि धेरैजना घर र माइत गएका छन्। जान नपाएकाहरूले भने टेलिफोन गरेर आमालाई सम्झेका छन्। यस्तै सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा पनि धेरैले आमाप्रति भावना र सम्झना साटफेर गरिरहेका छन्। व्यवस्थापिका संसदको पहिलो हिउँदी अधिवेशन अन्त्य भएको छ। 2070 साल माघ 12 गतेदेखि शुरू भएको अधिवेशन 94 दिन चालू भएर 31 दिनमा 32 पटकमा 101 घण्टा 50 मिनट सञ्चालन भएर अन्त्य भएको हो। हिउँदे अधिवेशन भएर 24 अध्यादेश संसदमा प्रस्तुत भएकोमा 22 स्वीकृत भएका छन्। त्यस्तै 14 सरकारी विधेयक पेश भएका छन्, जसमा 3 बिना संशोधन 11 संशोधन प्राप्त भए पनि 5 संशोधन सहित र बाँकी 6 बिना संशोधन पारित भएका छन्। संसदको हिउँदे अधिवेशनले प्रधानमन्त्री चयन बेपत्ता छानबिन तथा सत्यनिरूपण र मेलमिलाप आयोग विधेयक पारित राष्ट्रपतिबाट भएका बाधा अड्काउ फुकाउ स्वीकृत तथा 2 सामाजिक महत्वका प्रस्तावमाथि 2 सार्वजनिक महत्वका प्रस्तावमाथि छलफल गरी पारित गरेको सभामुख सुभाष चन्द्र नेमुवाङले बैठकलाई जानकारी गराउनुभयो। अधिवेशन आज राति 10 बजेदेखि स्वतः अन्त्य हुने राष्ट्रपतिबाट प्राप्त पत्रलाई सभामुख नेमुवाङले बैठकमा पढेर सुनाउनु भएको थियो। यसैबीच सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोग र महालेखा परीक्षकको 48, 39 र 50 वार्षिक प्रतिवेदन सदन समक्ष प्रस्तुत गरेको छ। अख्तियारको प्रतिवेदन प्रधानमन्त्री सुशील कोइरालाको तर्फबाट, कानून मन्त्री नरहरी आचार्य तथा महालेखा परीक्षकको प्रतिवेदन अर्थमन्त्री रामशरण महतको तर्फबाट वन मन्त्री महेश आचार्यले प्रस्तुत गर्नुभएको थियो। सर्वोच्च अदालतमा विवादस्पद छवि भएका व्यक्तिहरूलाई न्यायाधीशको रूपमा लैजान लागेको प्रति व्यवस्थापिका संसद बैठकमा विरोध भएको छ। आज बसेको व्यवस्थापिका संसदको सुन्ने समयमा बोल्दै सभासदहरूले न्याय परिषदले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिश गरेका केही न्यायाधीशहरू विवादस्पद छविको भएको भन्दै विरोध जनाएका छन्। उनीहरूले न्यायपालिकालाई सदा स्वतन्त्र राख्न माग समेत गरेका छन्। बैठकमा सुन्ने समय लिएर बोल्दै कंग्रेसका रामहरि खतिवडा, एमालेका रामेश्वर भुइयाल, एमालेकै रञ्जु ठाकुर झा, फोरम नेपालका वीरेन्द्र प्रसाद महतो, संघीय समाजवादी पार्टीकी राधा देवी तिमल सिन्हा, अखण्ड नेपाल पार्टीका कुमार खड्का, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल लगायतले न्यायालयको छविमाथि नै प्रश्न उठ्ने अवस्था आएकोमा आक्रोश व्यक्त गरे कतिपय सभासदले डीबी तथा पीआर लिने सभासदलाई कार्यवाही गर्नुपर्ने बताएका छन्। सामान्य प्रशासन मन्त्रीले पीआर लिएका सरकारी कर्मचारीलाई कार्यवाहीको प्रक्रिया थाल्नु सकारात्मक रहेको भन्दै उनीहरूले संसद नै पीआर र डीबी लिएकाहरू रहेको भनी चर्चा चलेकोले त्यस्ता सभासदलाई निलम्बन गर्न समेत माग गरेका थिए। यसबीच राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तनका लागि अरबौं रूपियाँ मुलुकमा भित्रिएको भन्दै संसदमा छलफल चलाउन माग गर्नुभएको छ। आज व्यवस्थापिका संसदको विशेष समयमा अध्यक्ष थापाले सिंगु गाउँ र लाखौं नागरिकलाई धर्म परिवर्तन गराउन अरबौं रूपियाँ मुलुकमा भित्रिएको दावी गर्नुभयो। योजनाबद्ध र संगठित रूपमा धर्म परिवर्तन गराइएको भन्दै थापाले अन्तरिम व्यवस्था गरेर भए पनि धर्म परिवर्तन र गाईको हत्या रोक्न माग गर्नुभयो। त्यस्तै कंग्रेस सभासद ईश्वरी नेउपानेले तराईका आगलागी पीड़ितलाई सरकारले राहत उपलब्ध नगराएको बताउनुभयो। उहाँले कैलालीको नदी कटान नियन्त्रण गर्न तथा ज्येष्ठ नागरिकको धरनामा संवेदनशील बन्न सरकारलाई आग्रह गर्नुभयो। एमाले सभासद हरियो प्रेतीले उखु किसानले उचित मूल्य नपाएको कारण हजारौंको रोजगारी गुम्ने अवस्था आएको भन्दै सरकारले तत्काल मूल्य निर्धारण गरेर बिक्री वितरण गर्ने व्यवस्था मिलाउन माग गर्नुभयो। वन तथा भू संरक्षण मन्त्री महेश आचार्यले मानवीय अतिक्रमणका कारण जंगली जनावर र मानवीय द्वन्द बढ़ेकाले त्यसको निराकरणका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। व्यवस्थापिका संसदको आजको बैठकमा समय लिएर सभासदले उठाएको प्रश्नको जवाब दिँदै उहाँले जैविक मार्गको रक्षा र सुरक्षा गर्न सके बढ़ने जन्तु र मानवीयको द्वन्द कम हुने बताउनुभयो। उहाँले मुलुकका विभिन्न स्थानमा हात्ती आतंकका कारण जनधनको क्षति भएकाले नियन्त्रणका लागि प्राकृतिक तथा अन्तर्देशीय प्रयास भइरहेको बताउनुभयो। नायडी नदीको कचानका कारण उठीवास भएका किसान मध्ये घर जग्गा बगेकाहरूलाई राहत दिइएको र नपाएकालाई राहत दिने मन्त्री आचार्यले बताउनुभयो। संवैधानिक राजनैतिक संवाद तथा सहमति समिति अन्तर्गत गठित उपसमितिले सरकारसँग विभिन्न दल समूह र सरकार भएकाहरूसँग भएका सहमति तथा सम्झौताका बारेमा एउटा टुङ्गमा पुग्ने निर्णय गरेको छ। सरकारले विभिन्न दल तथा समूहसँग भएका सहमति सम्झौता छलफलका क्रममा रहेका विषयवस्तु तथा अन्य विषयको वर्गीकरण गरी ती संविधानका अन्तर्वस्तुसँग सम्बन्धित छन् वा छैनन् भन्ने बारेमा यही वैशाख 21 गतेसम्ममा उपसमितिमा निष्कर्षमा पुग्ने निर्णय गरेको हो। उपसमितिका संयोजक पूर्णबहादुर खड्काको सभापतित्वमा आज बसेको बैठकपछि उपसमिति सदस्य रामकुमार राईले सरकार र विभिन्न राजनैतिक दल द्वन्द्वरत पक्ष सशस्त्र वा निशस्त्र समूह आदिवासी जनजातिसँग भएका सहमति संवैधानिक राजनैतिक संवाद सहमति समितिमा आएको हुनाले विषयगत रूपमा संविधान सभा र सरकारले सम्बोधन गर्ने विषयमा आज अध्ययन भएको जानकारी दिनुभयो। अर्का सभासद विश्वेन्द्र पासवानले सरकार र विभिन्न पक्षबीच भएको सहमति संविधान लेखनका क्रममा के कति ग्रहण योग्य छन् वा छैनन् भन्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिनुभयो। शिक्षा मन्त्री चित्रलेखा यादवले अबको एक महिनाभित्र देशमा देखिएका पाठ्य पुस्तक अभाव हट्ने बताउनु भएको छ। प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले बजेट अभावकै कारण पाठ्य पुस्तक अभाव खड्किएको बताउनुभयो। मन्त्री यादवले समयमा पाठ्य पुस्तक निकाल्नु पनि जनशिक्षा सामग्री केन्द्रको दायित्व भए पनि बजेट अभावका कारण आफ्नो दायित्व पूरा गर्न नसकेको बताउनुभयो। सोही कारण दायित्व पूरा गर्नका निम्ति समयमा बजेट उपलब्ध हुनुपर्ने उहाँको भनाई थियो। साथै यादवले सोभियोको निर्वाचन भएर छाड्ने दावी पनि गर्नुभयो। संविधान सभाको निर्वाचन पनि बहिष्कार त भएकै हो नि, त्यसैले सोभियोको निर्वाचन बहिष्कार भए पनि हुन्छ यादवले भन्नुभयो। सोभियोको निर्वाचन विभिन्न विद्यार्थी संगठनले बहिष्कार गर्नुभन्दा पनि यसमा सहभागी भएर सफल पार्न आग्रह गर्नुभयो। स्वास्थ्यमा समस्या देखिएपछि त्रिवी शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको छ। तीन दिनदेखि ज्वरो टाउको दुख्ने र बान्ताउने लक्षण देखिएपछि ओलीलाई हिजो बिहान 2 बजे अस्पताल भर्ना गरिएको थियो। चिकित्सकहरूले बान्ता रोक्न दिएको औषधिले काम नगरेपछि विशेषज्ञ परामर्शमा उहाँलाई अस्पताल भर्ना गरिएको हो। अहिले पनि उहाँको स्वास्थ्यमा खासै सुधार आउन नसकेको अस्पताल स्रोतले जनाएको छ। ओलीमा देखिएको स्वास्थ्य समस्याको लक्षण मेनेन्जाइटिससँग मिल्ने र मृगोला प्रत्यारोपण गरिएका बिरामीलाई अझ जोखिम हुने भन्दै चिकित्सकले अस्पताल भर्ना गर्न सल्लाह दिएका थिए। अस्पताल लगेपछि सिटी स्क्यान र विभिन्न परीक्षणमा उहाँको भारतमा निको भएको भनिएको फङ्गल्स पुनः वृद्धि हुन थालेको देखेको छ। चिकित्सकका अनुसार यसअघि हातको छालामा देखेको फङ्गल्स पूर्ण रूपमा निर्मूल नभएकाले फेरि वृद्धि हुँदा फङ्गल्स मेनेन्जाइटिस भएको हो। चीनले उपहार दिएको नयाँ विमान चढ़ेर मन्त्री र चीना राजदूत सहितको टोली आज लम्बिने घुमेर फर्किएको छ। पर्यटन मन्त्री भीमप्रसाद आचार्य र चीना राजदूत ओचुन्ताई नेपाल वायु सेवा निगमका उच्च पदाधिकारी सभासद र पत्रकारको टोली लुम्बिनी गएको हो। शुरूवाती उड्डानको क्रममा आज नयाँ विमान लिएर भैरवा विमानस्थल गएको हो। निगमका प्रवक्ता रामरी शर्माले जानकारी दिनुभयो। टोलीले लुम्बिनीको मायादेवी मन्दिर र चिनिया गुम्बामा पुगेर पूजा आजा समेत गरेको थियो। उनीहरूले विमानको लामो आयुको कामना समेत गरेका छन्। निगमलाई 28 वर्षपछि आइतबार चीनबाट एमए 60 जहाज उपहार स्वरूप आएको हो। निगमले नयाँ जहाज मार्फत देशै 1 गतेदेखि व्यावसायिक उडान गर्ने तयारी गरेको छ। नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको नेतृत्वको लागि पोषण केसीको नेतृत्वमा उम्मेद्वारहरूको टुंगो लगाएको छ। आज बसेको युनियनको कार्य सम्पादन समितिको बैठकले क्रान्तिकारी पत्रकार महासंघसँग वार्ताको प्रयास विफल भएको भन्दै केसीको नेतृत्वमा एक्लै चुनावी मैदानमा उत्रने निर्णयसहित उम्मेद्वारको टुंगो लगाएको हो। युनियनले पत्रकार महासंघको उपाध्यक्षमा आफ्ना तर्फबाट रामजी दाहाल, समावेशी उपाध्यक्षमा अनिता बिन्दु र महासचिवमा वर्तमान सचिव जगत नेपाललाई उठाउने घोषणा गरेको छ। त्यस्तै सचिवमा दिलीप थापा मगर, एसोसिएट सचिवमा प्रकाश थापा र समावेशी सचिवमा गोविन्द परियार तथा कोषाध्यक्षमा राजेश मिश्रलाई उम्मेद्वार बनाएको छ। महिला सचिवको भने टुङ्गो लगाएको छैन। एसोसिएट सदस्यमा प्रकाश तिमसिनेलाई उठाउने भएको छ। त्यस्तै लेखा समितिको संयोजकमा प्रदीप चापागाईलाई उम्मेद्वार बनाइएको छ। त्यसै गरी उपत्यकाबाट शिरोमणि ढुङ्गाना र भूपेन्द्र आचार्य, प्रतिष्ठानबाट नारायण अर्याल र सुबोध गौतम, महिलाबाट प्रतिमा वास्कोटा र सलोजा दाहाल, जनजातिबाट नारायण किलम्बु र मोहन बान्तवालाई उम्मेद्वार बनाएको छ। यसै गरी कर्णालीबाट विनोद मल्ल, पूर्वाञ्चलबाट कृष्ण हुमागाई र भक्ति विलास पोखरेल, मध्यमाञ्चलबाट शम्भु गौतम र शीतल महतो, पश्चिमाञ्चलबाट खिमानन्द भट्टराई र ओम घायल, मध्यपश्चिमाञ्चलबाट राजीव केसी र भीमबहादुर केसी तथा सुदूरपश्चिमाञ्चलबाट टेकेन्द्र देउवा र माधव धामीलाई उठाइएको छ। वैशाख 20 र 21 गते काठमाडौँमा हुने पत्रकार महासंघको निर्वाचनमा अध्यक्षमा पोषण केसीलाई उठाउने निर्णय यसअघि नै गरेको थियो। सुरक्षित मातृत्व हामी सबैको दायित्व नाराका साथ आजदेखि सरकारले 1 महिने सुरक्षित मातृत्व अभियान शुरू गरेको छ। स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाले सञ्चालन गर्ने अभियान अन्तर्गत महिनाभर महिलाको गर्भावस्था सुत्केरी हुँदा र भइसकेपछिको स्वास्थ्य सुरक्षा सम्बन्धमा जनचेतना जगाउने गरी प्रचार प्रसार गर्ने र्याली छलफल लगायतका कार्यक्रम गरिनेछ। यस्तै गर्भावस्थामा 4 पटक स्वास्थ्य जाँच स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्य कर्मीबाट सुत्केरी गराउने तथा प्रजनन स्वास्थ्य र परिवार नियोजन सेवा बारे पनि जनचेतनामूलक कार्यक्रम हुने परिवार स्वास्थ्य महाशाखाले जनाएको छ। स्वास्थ्य सेवा विभागका अनुसार लक्षित वर्गमा जनचेतना जगाई गर्भावस्था प्रसव र सुत्केरी अवस्थामा आमा र शिशुमा हुने खतरालाई बेलैमा पहिचान गरी व्यवस्थापन गर्ने, व्यवस्थापन हुन नसक्ने अवस्था पत्ता लगाई उचित ठाउँमा पठाउने र आमा र बच्चाको ज्यान जोगाउने जस्ता सन्देश र सेवाका बारेमा समुदायसम्म सूचना पुर्याउने लक्ष्य लिइएको छ। नेपालले पछिल्लो समयमा मातृ तथा बाल मृत्यु कम गर्नमा उल्लेखनीय प्रगति गरेको छ, तर मातृ शिशु मृत्यु अझै पनि तुलनात्मक रूपले उच्च रहनु, आधा जसो जन्म घरमै हुनु, गर्भवती र सुत्केरी हुँदा स्वास्थ्य कर्मी र स्वास्थ्य संस्थाको पहुँच कम हुनु, सरकारले सञ्चालन गरेको कार्यक्रमबारे जनचेतना कम हुनु, यौन तथा प्रजनन स्वास्थ्य पोषण र स्वस्थ विभागको आवश्यकताबारे जानकारी नहुनु मुख्य चुनौतीका रूपमा देखिएका छन्। खाडल खनेर जमिन मुनि लुकाइएको ड्रमरमा पेट्रोल खनाइरहेको अवस्थामा रूपन्देही प्रहरीले आज आयल निगमका 19 ट्याङ्कर सहित 21 जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट ल्याइएको पेट्रोल आयल निगमको डिपोमा नपुग्दै बीचैमा गाई पारिएको अवस्थामा आज अपरान्ह प्रहरीले नियन्त्रणमा लिएको छ। रूपन्देही जिल्लाको पडसरी 1 र मद बलिया गाविस कुडा नम्बर 3 ट्याङ्करबाट तेल झिकेर लुकाइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एसपी विक्रम सिंह थापाको नेतृत्वमा खटेको टोलीले पेट्रोल तस्करहरूलाई नियन्त्रणमा लिएको हो। खाडलभित्र कोठा जस्तै बनाएर ड्रमहरू राखिएको र त्यसमा ठूला पाइपबाट पेट्रोल खनाइरहेका बेला प्रहरीले 21 समातेको हो। घटनास्थलबाट आयल निगमका 19 ट्याङ्कर समेत प्रहरीले नियन्त्रणमा लिएको छ। लुकाइएको 17,000 लिटर पेट्रोल प्रहरीले बरामद गरेको छ। विगतदेखि नै आयल निगमका ट्याङ्करले यसरी बीच बाटोमै तेल लुकाउने गरेको चर्चा चले पनि प्रहरीले फेला पार्न सकेको थिएन। पूर्वी चितवनको वीरेन्द्र नगर चारा बडरामा रहेको ब्रह्म स्थानीय जल उपभोक्ता समितिको मिटरको आज प्राधिकरणले लाइन काटेको छ। लामो समयदेखि बिजुलीको महसुल नतिरेका कारण लाइन काटिएको हो। सिंचाईको लागि डिप बोरिङ सञ्चालन गर्न समितिले मिटर राखेको थियो। सो समितिले 2064 साल यता पैसा बुझाएको छैन। समितिले बिजुली उपभोग गरे बापत 79,131 रूपियाँ तिर्न बाँकी रहेको छ। बिजुलीको लाइन काट्दा पनि महसुल बुझाउन नआए समितिका सदस्यहरूको घरको लाइन समेत काटिने नेपाल विद्युत प्राधिकरण टाढीका प्रमुख रामदुलाल यादवले बताउनुभयो। तत्काल पैसा बुझाउन आग्रह गरेका छौ, उहाँले भन्नुभयो पहिलाको जस्तो अचेर गरे सदस्यहरूको घरको पनि लाइन काट्ने प्रक्रिया शुरू गर्छौ। प्राधिकरणले महसुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियान शुरू गरेको भए पनि 79,131 पुग्दा समेत सो मिटरको लाइन काटिएको थिएन। नवलप्रासीको दाउने नजिक रमाइलो डाँडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ, अर्का एकजना घाइते भएका छन्। दुम्की बासबाट खैरेनीतर्फ गइरहेको ना 23/40/28 नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना 5/8/21 नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्कीबास 2 सुनटाँडी निवासी 20 वर्षीय पूर्णिमा गुरूङको घटनास्थलमै ज्यान गएको हो। पूर्णिमाका श्रीमान मोटरसाइकल चालक 25 वर्षका थमन गुरूङ घाइते भएका छन्। घाइतेको अवस्था सामान्य अवस्थामा उपचार भइरहेको र ठक्कर दिने ट्रक र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको नवलप्रासी प्रहरीले जनाएको छ। अब पालो अर्पण चुनावासको अर्पण चुनावासमा हिजो हामीले सोधेका थियौं कंग्रेस नेतृत्वको सरकार पार्टीभन्दा बाहिरबाट चलेको भन्ने कंग्रेस नेता अर्जुन नसे केसीको आरोपप्रति तपाईँ के भन्नुहुन्छ? ए त्यस्तै लाग्छ, बेव्यर्थको आरोप से पार्टी नेतृत्वलाई सुनाउथे। तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ। ए त्यस्तै लाग्छ भनेमा 39%, बेव्यर्थको आरोप भनेमा 33%, से पार्टी नेतृत्वलाई सुनाउथे भन्नेमा 28%। मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई हाम्रो धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, लाखौं रकम खर्च गरेर विभिन्न कार्यक्रमको उद्घाटन गर्न जाने नेता तथा मन्त्रीहरूको क्रियाकलापप्रति तपाईँको विचार के छ? यस सामान्य कुरा हो, विदेशको ढुकुटी रित्ताउने काम ती यस्ता क्रियाकलाप रोक्नुपर्छ। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी 1 PULL पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44/55 वा 45/55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिरगंज सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ परासी बुटोल सड़क खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फोल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन, फोन नम्बर 0656 65 063, मोबाइल नम्बर 9855761743। ओ अब मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै भोलि बिहानैदेखि घाम लाग्ने महाशाखाको भनाई छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार। उत्तर कोरियाले दक्षिण कोरियासँगको विवादास्पद समुद्री सीमा क्षेत्रमा लाइभ फायरिङ अभ्यास गर्ने घोषणा गरेको छ। उत्तर कोरियाको यस्तो घोषणापछि दक्षिण कोरियाले पनि आफ्ना सेना पूरा तयारी अवस्थामा रहेको जनाएको छ। उत्तर कोरियाले यसअघि पनि यस्तो अभ्यास गरिसकेको थियो। लाइभ फायरिङ अभ्यास कोरियाली प्रायद्वीपको पश्चिममा रहेका दुईवटा टापु नजिक हुने जनाइएको छ। उत्तर कोरियाले चौथो आणविक परीक्षणको तयारी गरेको सेटेलाइट तस्विरहरू सार्वजनिक भएको र अमेरिकी राष्ट्रपतिले दक्षिण कोरिया भ्रमण सके लगतै उत्तरको यस्तो चेतावनी आएको हो। गत साता अमेरिकी राष्ट्रपति बराक ओबामाको दक्षिण कोरिया भ्रमणको उत्तर कोरियाले विरोध गरेको थियो। चुनावी सुरक्षालाई ध्यानमा राखी भारत प्रशासित काश्मीरबाट 500 भन्दा बढी युवालाई पक्राउ गरिएको छ। भारत विरोधी विरूद्धको खोजी अभियानका क्रममा छापामारी विभिन्न ठाउँबाट स्थानीय पुलिसले ठूलो संख्यामा युवाहरूलाई पक्राउ गरेको बीबीसीले जनाएको छ। काश्मीरमा बुधबार हुने लोकसभा चुनावमा कुनै पनि अवरोध आउन नदिनका लागि यस्तो कदम चालिएको स्थानीय प्रहरी अधिकारीहरूले बताएका छन्। तर स्थानीय बासिन्दाले भने सामाजिक सञ्जालमा सरकार विरोधी टिप्पणी गरेकाले युवाहरूलाई पक्राउ गरेको आरोप लगाएका छन्। लोकसभा निर्वाचनको सातौं चरणको मतदान अन्तर्गत काश्मीरको एक सीटका लागि बुधबार मतदान हुँदैछ। मतदानलाई ध्यानमा राखी प्रहरी र अर्धसैनिक बल तैनात गरिएको छ भने सार्वजनिक तथा निजी सवारी साधन मात्रै नभई पैदल यात्रुलाई पनि जाँच गरिएको छ। खेल समाचार। एसीसी प्रिमियर लीग खेल्ने नेपाली क्रिकेट टोली आज मलेसिया गएको छ। 14 खेलाड़ी सहितको 18 सदस्य नेपाली टोली मध्याह मलेसियन एयरलाइन्सको विमानबाट मलेसिया गएको हो। एसियन क्रिकेट काउन्सिलले पहिलो पटक राउण्ड रोबिन लीगका आधारमा खेल्न लागेको प्रतियोगितामा नेपालसँगै एक दिवसीय मान्यता प्राप्त अफगानिस्तान हङकङ युएईसँगै ओमान र आयोजक मलेसियाले पनि खेल्नेछ। वर्षको अन्त्यमा हुने एसएससी च्याम्पियनशीपको स्मरण प्रतियोगिताको रूपमा समेत रहेको छ। प्रतियोगितामा भएको 2020 विश्वकपमा राम्रो प्रदर्शन गरेको नेपालका लागि एक दिवसीयमा गुमेको साख फर्काउने मौका हुनेछ। न्यूजील्याण्डमा भएको विश्वकप श्रृण्डमा नेपालले सबै खेल गुमाएको थियो। अघिल्लो प्रतियोगितामा नेपाल र युएई संयुक्त रूपमा विजयी बनेका थिए। एसियाली क्रिकेट काउन्सिलले यसअघि इमर्जिङ प्रतियोगिता र एलिट कप प्रतियोगिता गर्दै आएको थियो। एसएससी प्रिमियर लीग प्रतियोगिता भने पहिलोपटक गर्न लागेको हो। पहिलो यो प्रतियोगिता टेस्ट खेल्ने मान्यता नपाएका राष्ट्रबीच हुन लागेको पहिलो प्रतियोगिता हो। एसएससी प्रिमियर लीगमा नेपाल अफगानिस्तान युएई ओमान आयोजक मलेसिया छन्। छोटो तयारीमा मलेसिया जान लागेका कप्तान पारस खड्गाले लक्ष्य उपाधि जित्नु भएको बताएका छन्। नेपालले पहिलो खेलमा 18 गते युएईको सामना गर्नेछ। यसबीच नेपाल क्रिकेट संज्ञानले प्रशिक्षक प्रबुद्ध दासनायकसँग 3 महिनाका लागि सम्झौता नवीकरण गरेको छ। नेपाल 2020 विश्वकप खेलेर फर्के लगतै क्यानले 1 वर्षका लागि सम्झौता नवीकरण गर्ने सहमति गरेको भए पनि तत्कालै प्राविधिक कारणले 3 महिनाका लागि सम्झौता नवीकरण गरेको क्यानका महासचिव अशोकनाथ प्याकुरेले जानकारी दिनुभयो। क्यानको काम कार्यवाहीका बारेमा अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्ययन अनुसन्धान गरिएको कारण दासा नायकीसँग तत्कालै 1 वर्षका लागि सम्झौता नवीकरण गर्न नसकेको प्याकुरीले बताउनुभयो। क्यानमा अनियमितता भएको आशंकामा छानबिन गर्न भन्दै अख्तियारले क्यानका केही कागज पत्र नियन्त्रणमा लिएको छ भने क्यानका पदाधिकारीसँग पनि सोधपुछ गरिरहेको छ। दासा नायकीसँग 1 वर्ष सम्झौता थप्ने यसअघि गरेको मौखिक सहमति अनुसार 3 महिनापछि पुनः सम्झौता नवीकरण हुनेछ। एसएससी प्रिमियर लीगमा सहभागी हुने नेपाली क्रिकेट टिम मलेसिया अघि नै प्रशिक्षकलाई 3 महिनाका लागि सम्झौता नवीकरण गरेको पत्र दिएको थियो। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। व्यवस्थापिका संसदको पहिलो हिउँदी अधिवेशन अन्त्य पेश भएका 24 मध्ये 22 अध्यादेश स्वीकृत। न्यायालयमा विवादित व्यक्ति ल्याउन लागेको भन्दै सभासदहरूद्वारा विरोध। एक महिनाभित्र पाठ्य पुस्तक अभाव हट्ने शिक्षा मन्त्री यादवको दावी। बजेट अभावका कारण पाठ्य पुस्तक अभाव भएको भनाई। सबैको निर्वाचन भएर छाड्ने जिकिर। नेपाल प्रेस युनियन नेपाल पत्रकार महासंघको नेतृत्वका लागि एक्लै चुनाव लड्ने उम्मेद्वारहरूको नाम तय। क्रान्तिकारी पत्रकार महासंघसँग वार्ताको प्रयास विफल। उत्तर कोरियाले विवादास्पद समुद्री सीमामा प्रत्यक्ष फायरिङ अभ्यास गर्ने। चुनावी सुरक्षालाई ध्यानमा राख्दै भारत प्रशासित काश्मीरबाट 500 भन्दा बढी युवा पक्राउ। र एससीसी प्रिमियर लिग खेल्न नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान। क्याम्पद्वारा प्रशिक्षक दास नायकीको करार अवधि 3 महिनाका लागि नवीकरण। अवस्थ साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी सुजितासँगै ध्रुवराज बिदा भई नमस्कार।